मनोनित गर्न संविधान सभाका सबै दलको राय र सुझावको संकलन भइरहेकाले यही दिनमा मनोनित गर्ने बताउनु भएको हो। सरकारले एक वर्षभित्रमा संविधान निर्माणको लागि वातावरण तयार गरिएको उल्लेख गर्दै उहाँले कसैले संविधान निर्माणको कामलाई रोक्न नसक्ने पनि बताउनुभयो। संविधान सभामा मन्त्री परिषदले 26 जना मनोनित गर्ने व्यवस्था भए पनि संविधान सभाको पहिलो बैठक बसेको झण्डै 4 महिना बित्दा पनि मनोनित गरिएको छैन। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकारे मात्र एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा उपाध्यक्ष गजरेले वैद्यको नेतृत्वसहित आफूहरूले अघि सारेको सहबुद्धि प्रस्तावलाई स्वीकारे मात्रै पार्टी एकीकरण हुन सक्ने बताउनुभयो। एकीकृत माओवादीसँग पार्टी एकताको विषयमा अहिलेसम्म कुनै वार्ता र सहमति नभएको स्पष्ट पार्दै गजरेले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको हावादारी हवा फैलाएको दावी गर्नुभयो। गजरेलले डाक्टर बाबुराम भट्टराईलाई धम्क्याउन प्रचण्डले नेकपा माओवादीसँग एकताको हावादारी हल्ला फैलाएको आरोप लगाउनुभयो। जापानका परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा 6 सदस्यीय उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुग्नु भएको छ। उपमन्त्री किहाराले राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भोलि बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँको सम्मानमा नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आजै रात्रिभोजको आयोजना गर्नु हुने भएको छ। 2 दिने भ्रमणका क्रममा उहाँले प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जापानी दूतावासले जनाएको छ। क्रसर उद्योगहरू ठप्प पारेर व्यवसाय आन्दोलित भएपछि निर्माणका सबै काम प्रभावित बनेका छन्। सरकारले क्रसर उद्योग सञ्चालन सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने जनाएपछि क्रसर व्यवसाय महासंघले गत मंगलबारदेखि देशैभर क्रसर उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएको छ। आर्थिक वर्षको अन्त्य हुनै लाग्दा बालुवा र गिटीको अभावमा देशैभरिका निर्माणका काम प्रभावित बनेका हुन्। वर्षात लागेपछि निर्माणका काम प्रभावित हुने हुँदा यो समय बढ़ी निर्माणको काम हुने समय भएको व्यवसायहरू बताउँछन्। पूर्व पश्चिम राजमार्ग र पश्चिम चितवनको मेगोलीमा सड़कको काम गरिरहेको डुकुसु निर्माण सेवाका संचालक प्रदीप श्रेष्ठले गिटी बालुवाको अभावमा काम प्रभावित भएको बताउनुभयो। जगेडा सामान पनि सकियो, वर्षात लागेपछि काम हुँदैन, अहिले मान्छे पालेर बस्नु परेको छ, उहाँले भन्नुभयो। क्रसर उद्योगी समेत रहनुभएका निर्माण व्यवसाय संघ चितवनका सचिव केशव लामिछानेले चितवनको शक्तिखोरको पुल सहितका आफ्ना विभिन्न निर्माणका काम ठप्प भएको उल्लेख गर्नुभयो। थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री इनलक सिनावात्रालाई पद छोड्न आदेश दिएको छ। प्रधानमन्त्री सिनावात्राले राष्ट्रिय सुरक्षाका प्रमुखलाई सरुवा गर्दा अवैध बाटो अपनाएको भन्दै संवैधानिक अदालतले पद छाड्न आदेश दिएको स्थानीय अधिकारीले जनाएका छन्। यस्तै मन्त्री परिषदका अरू 9 जना मन्त्रीलाई पनि पदबाट हटाइएको छ। मन्त्री परिषदका बाँकी रहेका केही मन्त्रीले वाणिज्य मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गरेका छन्। इनलक सिनावात्राले पदको दुरूपयोग गर्दै राष्ट्रिय सुरक्षा प्रमुखको सरुवा गरेको र उहाँ निकटका व्यक्तिले यसबाट लाभ लिएको अदालतको ठहर छ। र नेपाल एसिसी प्रिमियर लीग क्रिकेटमा अफगानिस्तानसँग 108 रनले पराजित भएको छ। केही बेर अघि सम्पन्न खेलमा नेपालले पाएको 237 रनको चुनौती पक्षाएको नेपालले निर्धारित 32 ओभरमा 9 विकेट गुमाएर 128 रन मात्र बनाएपछि नेपाल एसएससी प्रिमियर लीग च्याम्पियन बन्न असफल रहेको छ। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 49.3 ओभर को खेलमा पूरै विकेट गुमाएर 262 रन बनाएको थियो। नेपालले 262 रनको लक्ष्य पक्षाउने क्रममा लगातार पानी परेपछि 237 रनको नयाँ लक्ष्य पाएको थियो। अवस्था प्राण 4 बजे अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।